नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउन लिएर उपस्थित भइसकेका छौं। अनिर्भित्र छु म सागर र मेरो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। सामुदायिक रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np लगन गरेर पनि यहाँले यो प्रोग्राम सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मंगलबार दिउँसो 1 बजेको समाचारपछि करिब करिब 2 बजेसम्म र प्रोग्रामभित्र रहेर हामीले हिन्दी फिल्मका 10 वटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेको रिलिजको नजिक नजिक आउन लागेको अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्म का 10 वटा उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्टडाउनमा। र प्रोग्राम बलिउड काउन्टडाउन स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल एम्पोरियमले र मार्शल एम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेजरी स्कुटी नगद तथा किस्तामा यहाँले चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ गरे सोच तपाईँले बनाइरहनु भएको छ भने सम्झन सक्नुहुन्छ मार्शल एम्पोरियमलाई र बाइकका विभिन्न पार्ट पूर्जा पनि सुपथ मूल्य तपाईँले खरिद गर्न सक्नुहुन्छ र बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने तपाईँ सिधा जान सक्नुहुन्छ मार्शल इम्पोरियममा जुन रहेको छ मगेन चौक पर्सा बजारमा। र मार्शल इम्पोरियमको चाहिँ दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 टाढीमा मार्शल इम्पोरियमको चाहिँ दोस्रो शाखा रहेको छ। फोन नम्बर रहेको छ 0656 61 0 57 त्यस गरी मोबाइल नम्बर रहेको छ 98550 61 979। कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। मार्शल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम आइपुगेको छ डेट्स क्याउ मुभी पढेको छ रिलिज भइसकेको फिल्म डेट्स क्याउ। त्यसरी नम्बर 9 पोजिसनमा आइपुगेको छ रागिनी MMS 2 सन्नी लियोनको प्रमुख भूमिका रहेको रागिनी MMS 2 पनि रिलिज भइसकेको फिल्म हो र बला पनि नम्बर 10 पोजिसनमा डेट्स क्याउ मुभी र नम्बर 9 पोजिसनमा रागिनी MMS 2 कन्टिन्यू। नम्बर 10 तू ही है जिंदगी तू ही जुदा तू इब्तिदा मेरी तू इंतहा मेरी तू ही मेरा जहां तू ही जुदा तू मेरे रूबरू हर शय में तू ही तू तू पहली आरजू तू ही जुदा तू ही है आशिकी तू ही आवारगी तू ही है जिंदगी तू ही जुदा। दिल ने कहा था ना तड़पेगा फिर आज दिल धड़के क्यों जाए खाबों ने तय किया था खोना फिर आज क्यों पलट वो तू ही है आशिकी तू ही आवारगी तू ही है जिंदगी तू ही जुदा। नंबर 9 नच दे पैजन थमका चमका थमका मेरी आ ओके नम्बर टेन पोजिसनमा डिस्काउ र नम्बर नाइन पोजिसनमा रागिनी एमएमएस टू यो दुईवटा मूवी काउन्टरमा विस्तार विस्तारै तल चढ्ने क्रममा रहेको छ. अब लाग्नु पर्ने हुन्छ नम्बर एट पोजिसनमा. नम्बर एट पोजिसनमा आइपुगेको छ मै तेरा हिरो वैष्णव की हाइट बोलको गीत रहेको छ तीन स्टेप तल चढ्दै. नम्बर एट पोजिसनमा यो साथ आइपुगेको छ भने नम्बर सेभेन पोजिसनमा तीन स्टेप माथि चढ्दै होलिडे मुभी परेको छ. होलिडे मुभी अब चढ्ने रिलिज हुन लागेको मुभी हो र मलाई भने नम्बर एट पोजिसनमा मै तेरा हिरो र नम्बर सेभेन पोजिसनमा होलिडे कन्टिन्यू. Number 8. Seven. तेरे बिना अब तो गुजारा नहीं. किसी का भी होगा ना मैं हुआ जो तुम्हारा नहीं. तू ही तो है. ओके मार्सल इम्प्रुभले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउन अन्तर्गत तपाईँ रहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी मुभीका दोस्रो उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र प्रोग्राम बलिउड काउन्ट डाउन स्पोन्सर गरेको छ मार्सल इम्प्रुभले. र मार्सल इम्प्रुभको बारेमा भन्नुपर्दा हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ मार्सल इम्प्रुभ. हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ मार्सल इम्प्रुभबाट. साथै आधुनिक प्रविधिबाट बाइकरको सर्भिस बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने सँगसँगै बाइकका विभिन्न पार्ट पूर्जाको लागि तपाईँले सम्झन सक्नुहुन्छ मार्सल इम्प्रुभमा जुन भएको छ मगनचोक पर्सा बजार र मार्सल इम्प्रुभको दोस्रो शाखा पनि रहेको छ. रत्नगर दुई टाढीमा मार्सल इम्प्रुभको दोस्रो शाखा रहेको छ र टाढीबाट पनि तपाईँले सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ. फोन नम्बर रहेको छ 0556160057 त्यस गरी मोबाइल नम्बर रहेको छ 9855961900 र कल गरेर पनि तपाईँले धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्सल इम्प्रुभको बारेमा. वेल मार्सल इम्प्रुभले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका गीतहरू प्रस्तुत गरिराखेका छौँ. नम्बर टेन पोजिसनदेखि नम्बर सेभेन पोजिसनको गीत यहाँलाई सुनिसक्नु भएको छ. अब लाग्नु पर्ने हुन्छ नम्बर सिक्स र नम्बर फाइभ पोजिसनतर्फ. नम्बर सिक्स पोजिसनमा आइपुगेको छ सम्राट एन्ड कम्पनी र यो फिल्मको कुराकानी गर्ने हो भने काउन्ट डाउनमा तीन स्टेप माथि चढ्दै नम्बर सिक्स पोजिसनमा यो साता आइपुग्न सफल बनेको छ. नम्बर फाइभ पोजिसनमा हिरो प्रान्ति मुभी परेको छ जो हो गया बोलको गीत रहेको छ र हिरो प्रान्ति मुभीको कुराकानी गर्ने हो भने पनि काउन्ट डाउनमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ यो फिल्म. र मलाई भने नम्बर सिक्स पोजिसनमा सम्राट एन्ड कम्पनी र नम्बर फाइभ पोजिसनमा हिरो प्रान्ति कन्टिन्यू. नम्बर सिक्स

शहर जहन्नुम का किस्सा है, यहाँ बंदूकों के पास भाषा है, मोहब्बत का खूनी तमाशा है। इस भगड़ में एक तिरानी बारूदों का वो पी के पानी, पत्थरों के पालने में पैदा हुई वो लश्करी। उसके खिलौनों में खंजर था, कैंची थी, उसकी हथेली पे झाला था। उसके घर आती थी बिच्छू थे, बिल्ली थी, उसको सैयारों ने पाला था। नंबर 3 ओके काउन्ट डाउनको नम्बर 4 र नम्बर 3 पोजिसनको गीत पछि अब लाग्नु पर्ने हुन्छ नम्बर 2 पोजिसन तर्फ। नम्बर 2 पोजिसनमा आइपुगेको छ एक स्टेप तल छोड्दै कान्छी। नम्बर 2 ओके प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउनको नम्बर टू पोजिसनमा रहन सफल फिल्म कान्छी फिल्मको गीत यहाँलाई सुनिरहनु भएको छ र एक स्टेप तल छोड्दै नम्बर टू पोजिसनमा आइपुगेको हो र यो सिनेमा रिलिज भइराखेको छ। नम्बर टू पोजिसन पछि अब लाग्नुपर्ने हुन्छ हामी नम्बर वान पोजिसनतर्फ। त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एक पटक रिक्याप। नम्बर टेनमा डिस्काउन्ट मुभी परेको छ भने नम्बर नाइन पोजिसनमा रागिनी एमएमएस टू, नम्बर एटमा मै तेरा हिरो, नम्बर सेभेन पोजिसनमा होलिडे, नम्बर सिक्समा सम्राट एन्ड कम्पनी, नम्बर फाइभमा हिरो प्रान्ति, नम्बर फोरमा रिभल्भर रानी, नम्बर थ्रीमा एस फोर्स, नम्बर टूमा क्याम्पसी र नम्बर वान पोजिसनमा आइपुगेको छ। सबै फिल्मलाई तल धकल्दै नम्बर वान पोजिसनमा आइपुगेको छ। फिल्मको नाम रहेको छ भूतनाथ टू, यानि कि भूतनाथ रिटर्न्स मुभी परेको छ र नम्बर वान पोजिसनमा भूतनाथ टूको गीत छुट्टी प्रोग्रामबाट विदा माग्नु पनि हुन्छ। जान नदै जानकारी गराउन चाहन्छु प्रोग्राम बलिउड काउन्टडाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले। र मार्शल इम्पोरियमको बारेमा भन्नुपर्दा मार्शल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा बेजरी स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ। साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने एक मात्र नाम रहेको छ मार्शल इम्पोरियम, जुन रहेको छ मगेन चोक पर्सा बजार। र मार्शल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर दुई टाढीमा। मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको छ र टाढीबाट पनि यहाँ चाहिँ सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ। र फोन नम्बर रहेको छ 0656160057, त्यसै गरी मोबाइल नम्बर रहेको छ 9855660969, त्यहाँको मोबाइल नम्बर रहेको छ। कल गरेर पनि तपाईँले धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र अबलाई भने छुटिनुपर्ने हुन्छ यति जलको साथको लागि तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच, विष्णुलाई पनि थ्याङ्क यू सो मच भन्दै प्रोग्राम बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु। हवस् त नमस्कार। रखो हेलो हेलो अब तो है अपनी बारी रे लिटल बिट चटको जिसे दिया वो लटका फेमस होने लगी अपनी पागल बनती रे पार्टी तो पार्टी तो पार्टी तो पार्टी तो बनती है और पार्टी तो बनती है अर्पण 104.5 मेगाहर्ट्ज़ पूर्वी चितवन के एकमात्र हीरो